जब तिम्रो याद मुटुमा ठोकिन्छ र त्यही याद आँसु बनेर आँखाबाट पोखिन्छ, अनि रुन्छु धर धरी रुन्छु, तिम्रो सम्झना र तिम्रो कल्पनामा रुन्छु म। त्यसैले त पीडा र रोदनको बीचमा पनि तिमीलाई सम्झी सम्झी फोन गर्छु म। किन उठाउँदैनौ मेरो फोन? उठ्दैन फोन कसो गर्नु, तिम्रै झल्को आइदिन यादहरु, तिमलाई मेरो माया छैन। हान्छु फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन र फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन र हान्छु फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन। छौ तिमी, कुन अवस्थामा छौ तिमी? तिम्रो सम्झनाले छाती चर्कन्छ हो सानो, तिम्रो याद र सम्झनाले धर धरी रुने गर्छु, आउन मेरो समीपमा तिमी। छौ सानो यति पीडा छैन, यति पीडा छैन, छुटेदेखि मुख देख्नै पा छैन, तिमीलाई मेरो माया छैन। हान्छु फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन र देखि मुख देख्नै पा छैन, तिमीलाई मेरो माया छैन। हान्छु फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन र हान्छु फोन उठाउन कहिले नि, सम्झनाले सताउँदैन। तिमी उतार हुन्छौ म यतार हुन्छु, सम्झना आउँछ अतीतका पलहरूको, कहाँ छौ तिमी कुन अवस्थामा छौ तिमी, तिम्रो सम्झनाले यो छाती पोल्छ, तिमीले मलाई माया नलाए पनि, तिमीले मलाई विश्वास नगरे पनि, कमसे कम एकचोटि फोन त उठाऊ, तिमीसँग मेरा मनका कुरा गर्छु, मेरा भावनाका कुरा गर्छु, माया नलाए पनि, मेरो समय बराहन नचाहे पनि, आखिर फोनै उठाउँदा के नै हुन्छ। मनको तेरी सनाई मेटियो, तेरी सनाई मेटियो, न मायाको गन्त पे भेटियो, तिमलाई मेरो माया छैन, हान्छु फोन उठाउनौ कहिले, सम्झनाले सताउँदैन र सनाई मेटियो, तेरी सनाई मेटियो, न मायाको गन्त पे भेटियो, तिमलाई मेरो माया छैन, हान्छु फोन उठाउनौ कहिले नि, सम्झनाले सताउँदैन र फोन उठाउनौ कहिले नि, सम्झनाले सताउँदैन। इतिहासका पानाहरूमा लेखिएका हुन्थे माया र यो दमार कुरा जायज हुन्छ, त्यसैले त पीडा र रोदनको बीचमा पनि म तिमीलाई सम्झन्छु, म सम्झन्छु, मलाई दुखे तिमीलाई दुख्छ, तिमीलाई दुखे मलाई दुख्छ,